दिले पस्किएर दिएको खान पाइन श्रीमतीले पस्किएर दिएको खान पाइन मान्छे छोटा लुगा र डिस्को जान पाइन मान्छे छोटा लुगा र डिस्को जान पाइन सुखाइ द्याथे दुख पो पायो रे श्रीमतीलाई छोड गर्ने